एक ही शेर है दुकान मौत का कारनामा आरिफ बिल्ला शेख दरब रजम मुजद्दिद ज़माना हज़रत मौलाना शाह हकीम मुख्तार साहब रहमतुल्लाह अलैह मेरे शेख है अव्वल हज़रत वाला रहमतुल्लाह के अशआर हैं। क़ज़ा के बाद हुई सर्द नफ्स की दुनिया, ना हुस्न इश्क के झगड़े ना माल दौलत के, जब मौत आ गई सारे नफ्स की दुनिया जो है ठंडी पड़ गई। क़ज़ा के बाद हुई सर्द, क्योंकि ठंडी चल रही है सर्दी के लिहाज से मैंने शेर मुंतखब किया हज़रत वाला। मौत के बाद हुई सर्द नफ्स की दुनिया, न हुस्न व इश्क के झगड़े न महल दौलत के। क़ज़ा के बाद हुई सर्द नफ्स की दुनिया, मौत के बाद नफ्स की सारी दुनिया ठंडी पड़ गई, न हुस्न व इश्क के झगड़े न महल दौलत के। हज़रत रहमत की किताब में तरबियत आशिकान खुदा तो लोगों ने अपने हालात लिखे हैं, फिर हज़रत ने उसका जवाब दिया है। मुख्तसर इसका कुछ पढ़ के सुना देते हैं। कि आजकल उजब और रिया और किबर ने बहुत तंग किया हुआ है, हर कदम पर हर अमल पर जबान से कुछ अलमात अदा करता हूँ या कोई जुमला अदा करता हूँ तो साथ ही ये ख्याल वालिद हो जाता है कि लोग तुझे वली ख्याल करेंगे। तस्बीह पकड़ता हूँ तो ख्याल आता है कि लोग वाह वाह करेंगे। फिर कभी किसी अमल के आवाज़ में कुछ नहीं होता, लेकिन दौरान अमल किबर और रिया का ख्याल आता है। लेकिन ये कहकर टाल देता हूँ कि शुरू में तो रिया के ख्याल नहीं था, इसलिए अमल के साथ वाबस्ता नहीं। एक जुमले में रिया नज़र आती है, इखलास से नियत भी नहीं नज़र आता। बराए मेहरबानी शफकत फरमाएं। तो हज़रत वाला रहमत ने जवाब दिया, ख्याल और वसवसा आना किबर या रिया नहीं। किबर कहते हैं किसी को हकीक समझना, हक बात को कबूल न करना, रिया कहते हैं दिखावे को। फिर हज़रत ने पूछा, इस ख्याल आने से दिल को तकलीफ़ होती है नहीं होती? अगर तकलीफ़ होती है तो ये वसवसा है, अगर दिल में यकीन की कैफियत है कि मैं वली हूँ तो काबिल इलाज है। होता है कि वसवसा आ गया, तकलीफ़ हो रही है कि ये रिया है, वसवसा है, तो ये तो ठीक है, कोई मसला नहीं। अगर यकीन है कि मैं वली हूँ तो ये काबिल इलाज है। वसवसे से कुछ नहीं होता, वसाविस से हरगिज़ परेशान ना हो, वरना शैतान आपको कुछ नहीं करने देगा। बस सुबह शाम कह दिया करें, या अल्लाह अपना नाम लेके, कमाल तो तमाम आलम के मुसलमानों से कमतर है फ़िलहाल, तमाम काफिरों और जानवरों से कमतर है फिल माल। रिया इरादे से होती है, वसवसे से नहीं। रिया ऐसी चीज़ नहीं जो चिपक जाए, जब इरादा अल्लाह की रज़ा का है, अल्लाह राज़ी हो जाए तो वो इखलास ही इखलास है। सुभानअल्लाह। हज़रत वाला, घर में टीवी मौजूद है, इस शैतान से छुटकारे के लिए क्या तदबीर अख्तियार की जाए? तो मैं बस, आप खुद टीवी ना देखें, इस कमरे में भी ना जाएं जब टीवी चल रहा हो। यह अमली तबलीग है, अभी ज़बान से कहने से कोई फ़ायदा नहीं, क्योंकि वो आपकी नहीं मानेंगे, क्योंकि वो छोटा था। हज़रत, मुझे घूमने जाने खातून का है, सैदी वसनदी मुर्शीद मौलाई हज़रत वाला दारों का तुम्हारिया। मुझे घूमने जाने का बे इंतहा शौक़ है, लेकिन इतने इतने महीने हो जाते हैं हमारा कहीं निकलना ही नहीं होता, रिश्तेदारों के घर भी आना जाना नहीं होता। तो जवाब दिया, किसी महरम के साथ महीने में एक आध बार घूमने चली जाया करें। फरमाया, कभी कज़न वगैरह पिकनिक पे जा रहे होते हैं तो मेरा भी बहुत दिल चाहता है, लेकिन बेपर्दगी का खदशा होता है, इसलिए हम जाते ही नहीं। जवाब दिया, नामहरमों की मौजूदगी में अपनी बहनों के साथ भी जाना मुनासिब नहीं। घर में बैठे बैठे भी कभी दिल घबराने लगता है, दिल चाहता है कहीं बाहर घूम के आ जाऊं, इसलाह फरमा दीजिए। फरमाया कि महरम के साथ घूम लेने चाहिए, पर्दे के साथ नज़र की हिफाजत करते हुए। बेहतर है ऐसी जगह जाएं जहां आदमी ज़्यादा ना हो। देखिए, हमारे बुजुर्गों ने इजाज़त दी, अजमीर साहब ने जवाब दिया। महरम के साथ घूमने, पर्दे के साथ नजर की हिफाजत करते हुए बेहतर है ऐसी जगह जाएं जहां ज्यादा आदमी ना हो। बदगुमानी बहुत पैदा होती है, क्या करूं? बदगुमानी दूर होने का कोई तरीका बता दीजिए। और मैं ये सोच लिया करें कि जिससे मैं बदगुमानी कर रही हूँ, मुमकिन है उसका कोई अमल अल्लाह के यहाँ मकबूल हो चुका हो और क़यामत के दिन उसकी बख्शिश हो जाए और मुझसे सवाल हो कि मेरे मकबूल बंदे से बदगुमानी क्यों की थी। सुभानअल्लाह, क्योंकि हमें तो पता नहीं कौन मकबूल है कौन मरदूल है, कोई सी सेम कर रहे हैं, उसका कोई अमल कबूल हो और मैंने मकबूल बंदे से बदगुमानी की। मैं शरई पर्दे पर पूरी तरह अमल नहीं हो रहा, अक्सर गलती हो रही है। रिश्तेदारों में विरासत के मामले में फैसले में जाना पड़ा तो उनकी वालदा जो कि नामहरम थी सामने आकर बैठ गई। मैंने नज़रें नीची कर ली मगर उठकर चले जाने की हिम्मत इस्तेमाल ना कर सका। तो मैं ये काफ़ी नहीं, जब औरत आके बैठ गई थी किसी और की वालदा तो उठ जाना चाहिए था। जब तक हिम्मत इस्तेमाल नहीं करेंगे दीन पर अमल नहीं हो सकता। ये लिखा कि दिल तो बहुत परेशान होता रहा, बहुत नादिम भी हुआ और तौबा भी की। इसके अलावा स्टोर पर भी नामहरम गाहक पर भी गैर इरादी तौर पर नज़र पड़ जाती है, हालांकि हिफाजत नज़र की खूब कोशिश भी करता हूँ मगर नाकाम। जवाब दिया, ये नज़र गैर इरादी नहीं इरादी है, ये कोशिश नहीं, कोशिश वो है कि इस पर अमल की तौफीक हो। जब ऐसी गलती हो 100 रुपये सदका करें, अगर इतनी रकम से भी नफ्स को तकलीफ़ ना हो तो और ज़्यादा दें, इतना रुपया दें कि नफ्स को तकलीफ़ हो। फिर लिखा है, फिर देखते ही उस औरत को नज़र हटा लेता हूँ और दिल में एक जुल्मत महसूस करता हूँ, उसी वक्त आमनतु बिल्लाहि व रसूलिही पढ़कर तौबा कर लेता हूँ। फरमाया, ये तो नज़र डालने से पहले पढ़ना चाहिए, नज़र डाल कर पढ़ता था ना। जब एहसास हो कि कोई नामहरम आ रही है उस वक्त पढ़ लें, इंशाल्लाह नज़र बचाने की तौफीक हो जाएगी। फिर लिखा है, हजरत वाला, बेपर्दगी पर काबू ना पाना मेरी राह सलूक में बहुत ही बड़ी रुकावट है, रहनुमाई फरमाए ताकि मुकम्मल हिम्मत हो जाए और सख्ती से अमल कर लूँ और हमेशा के लिए इस गुनाह से निजात मिल जाए। ज़बरदस्त, हज़रत वाला मीर साहब ने जवाब दिया रहमतुल्लाह, ये रुकावट आपकी कम हिम्मती की वजह से है, मजूद हिम्मत के और कोई तरीका गुनाह से बचने का नहीं है। सोचो कि बूढ़े हो रहे हो, कब तक गीटर बने रहोगे? अगर अभी मौत आ जाए तो किस हालत में अल्लाह के सामने हाजिर होगे? लिहाजा आज ही ऐलान कर दो कि मैं आज से शरई पर्दा करूँगा और नामहरम के सामने हरगिज़ नहीं आऊँगा। ये दरअसल मखलूक का खौफ है, मखलूक से मत डरो, अल्लाह से डरो। जो मखलूक की परवाह करेगा वह दीन पर नहीं चल सकता। अल्लाह, आपकी नसीहत दिल में दोबारा खत आया, दिल में उतर गई कि सोचो बूढ़े हो रहे हो, कब तक गीदड़ बने रहोगे? अगर अभी मौत आ जाए तो किस हालत में अल्लाह के सामने हाजिर होगे? तो मैं आज ही शरई पर्दे का ऐलान करता हूँ। आपने बजा इशारा फरमाया, हकीकत भी यही है। तो जवाब दिया, माशाल्लाह, बहुत दिल खुश हुआ। शेख को खत लिखने से बहुत फ़ायदा होता है। अहकर के दिल में काफ़ी अर्से से वसवसा आता है कि आलिम बनने के बाद नहीं, जो हजरत फरमाते हैं, मेरे मुरीदीन होंगे, गाड़ियों गार्ड होंगे, लोग देखेंगे, इस तरह हुब्बे जाह और बाह की बीमारियों में इजाफा हो रहा है। फलिहाजा अहकर के लिए दर्द दिल से दुआ फरमाएं। जवाब दिया, अपने नफ्स से कहो कि तू दुनिया में बड़ा बनना चाहता है, बड़ा बन के क्या मिलेगा? आखिर कब्र में खाक ही होना है, ये बड़ाई वहाँ क्या काम आएगी? اللہ تعالیٰ فرماتے ہیں یہ دار آخرت ان لوگوں کے لیے ہے جو دنیا میں اپنی بڑائی اور فساد نہیں چاہتے. سبحان اللہ. حضرت لکھا تھا کہ بد نظری ہونے سے پہلے احقر فوراً نگاہیں نیچی کر لیتا ہے. اب دل میں یہ شیطانی وسوسہ آتا ہے کہ ایمانی حلاوت تو نصیب ہی نہیں ہوتی, تو اس نظر بچانے سے کیا فائدہ. چنانچہ حضرت والا احقر کو دل دلدل نفس سے نکال کر ممنور اور مشکور فرمائے. جواب دیا, حلاوت ایمانی یقیناً نصیب ہوتی ہے, ابھی جو محسوس نہیں ہو رہی تو اس کی کئی وجوہات ہیں, لیکن محسوس ہو یا نہ ہو سب سے بڑا فائدہ کیا یہ نہیں کہ اللہ خوش ہوتے ہیں, ان کی خوشی سے بڑھ کر اور کیا چیز ہے. نکاح میرے درجے میں ایک لڑکا ہے جو بیریش ہے, بندے سے زیادہ مذاق اور بات چیت کرتا ہے. جب وہ مدرسے میں نہیں ہوتا بندے کو فوراً اس کی فکر ہوتی ہے. اسی طرح کبھی وہ لڑکوں سے لڑائی کرے یا کوئی غیر شرعی عمل کرے تو فوراً بندہ اس کی فکر میں لگ جاتا ہے. جب بندے اس کی فانی تعلق آپ کے ارشادات کو یاد کرتا ہے اس کے ساتھ دلی میلان تو کچھ ختم ہو جاتا ہے, مگر اور پھر دوبارہ کچھ دن بعد یا کچھ گھنٹے بعد میلان شروع ہو جاتا ہے. اس کے بارے میں علاج تجویز فرمائے, بندہ کیا کرے. فرمایا, یہ فکر شدید نفسانی تعلق کی دلیل ہے, یہ غیر اللہ کی محبت ہے. اس سے بات چیت ملنا جلنا بالکل بند کر دیں, اس کو سختی سے ڈانٹ لگا کر بھگا دیں کہ خبردار آئندہ مجھ سے بات بھی مت کرنا. اس کو مذاق کی ہمت آپ کی پست ہمتی کی وجہ سے ہوتی ہے, ورنہ مجال ہے کوئی مذاق کر سکے. اگر اس سے سخت احتیاط نہ کی تو خطرہ ہے نفس گناہ کی آخری منزل پر لے جا کر چھوڑے گا. ہوشیار ہو جاؤ, میلان پر ہرگز عمل نہ کرو. لکھا ہے کہ آج کل دل پر یہ پریشانی سوار ہے, ہر وقت پیسے ہی کا خیال ہوتا ہے. یہاں سے اتنا بچا لوں, اس سے کچھ کام لے لوں, اتنے پیسے مل جائیں. نماز میں بھی ان خیالات سے خالی نہیں, دل یوں لگتا ہے دنیا سے چپک گیا ہے. اگرچہ نیت یہی ہوتی ہے گھر والوں کو مجھے تنگی نہیں ہوگی اور دل پریشان نہیں ہوگا, کسی سے مانگنے نہیں پڑیں گے, لیکن حضرت دل جیسے بت سا گیا ہے. پہلے آپ کے بیانات کی باتیں اشعار اللہ کی یادیں دل میں ہوتی تھیں, اب دل دنیا دار ہوا چلا ہے. زندگی جیسے ریبوٹ جیسی لگتی ہے, بس صبح شام رات پھر صبح شام اور رات, اور کوئی مقصد ہی نہیں لگتا زندگی کا. بے مقصد بے کیف نفسانی زندگی ہے. حضرت والا للہ مدد فرمائے. اب جواب دیا, اتنا رزق چاہنا کہ خاندان کی کفالت ہو جائے منع نہیں, بلکہ مطلوب ہے. بس تدبیر کریں اور نتیجہ اللہ پر چھوڑ دیں, اور دعا کریں اس پریشانی کو دل و دماغ پر طاری مت کریں, کیونکہ اللہ نے رزق کا وعدہ فرمایا ہے جس میں کمی زیادتی میں ان کی حکمت ہے جو ہمارے ہی فائدے کے لیے ہے. اس ادھیڑ بن میں نہ رہیں, دل کو اللہ کے ساتھ رکھیں. دنیا کے مشغلوں میں بھی یہ با خدا رہے, یہ سب کے ساتھ رہ کے بھی سب سے جدا رہے. اللہ تعالیٰ ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. دعا کر لیتے ہیں. یا اللہ یا رحمان یا رحیم صلی اللہ علیہ وسلم, یا اللہ مجھے اور ہم سب کو نفس کی حرام خواہشات سے بچا لیجیے, اور یا اللہ تعالیٰ اپنے رضا والے اعمال نصیب فرما, جس فرما کر اولیاء صدیقین کی خدمت منتہا تک پہنچا دیجیے. حلیم التبا, رقیق القلب, رحیم المزاج بنا دے, معاف فرما دے یا اللہ, معاف فرما دے. اے اللہ ہمارے پیارے حضرت والا کو عافیت سے واپس لے آئیے, اور ہمیں ان کی آنکھوں کی ٹھنڈک بنا دے, یعنی وہ ہمیں دیکھے تو ہم ان کی آنکھیں ٹھنڈی ہوں, مطلب ہمارے اعمال صحیح فرما دیجیے. ظاہر بھی اللہ والا بنا دے, باطن بھی اللہ والا بنا دے. نظر کی 100% حفاظت, دل کی حفاظت کی توفیق دے دے, جسم کی حفاظت کی توفیق دے دے, نہ میرا عورتوں مردوں سے, اور یا اللہ مالی معاملہ صحیح فرما دے, حب جاہ و تکبر نکال دے, عجب اور ریاکاری نکال دے. اے اللہ اخلاص ادا فرما, اے اللہ تعالیٰ اس بیان کو قبول فرما, اس مجلس کو قبول فرما. اے اللہ ہمارے پیارے شیخ کو آفس سے لے آئیے, اور ہمیں ان کی قدر کی توفیق دے دیجیے. اللہ تعالیٰ جہاں خوشی ختم ہوتی ہے اتنا حضرت والا کو ہم سے خوش فرما دیجیے. فناف شیخ, فناف رسول, فناف اللہ فرما دیجیے. کامل اتباع سنت و شریعت نصیب فرما دیجیے. اے اللہ عاشق و مجینہ, عاشق و مرنا نصیب فرما. اے اللہ خاص فضل فرما دیجیے. اللہم انا نسألک من خیر ما سألک منہ عبدک و نبیک محمد صلی اللہ الله عليه وسلم ولا أعوذ بك من شر ما استعاذ منه عبدك ونبيك محمد صلى الله عليه وسلم. يا الله ہمیں ہمارے گھر والوں خاندان والوں کو سارے عالم کے مسلمانوں حاضرین غائبین غائبات سب کو جس فرما کر اولیاء صدیقین کی خدمت میں دہل ہم اچاری دے سارے عالم کے مسلمانوں پر رحمتوں کی بارش فرما بیت المقدس حرم شریف ہیں روزہ مبارک کی حفاظت فرما سارے عالم کے مسلمانوں کی حفاظت فرما اے اللہ جتنے دین کے کام ہو رہے ہیں سب کی فرشتوں کی حفاظت فرما اور ہمیں بھی مجھے بھی معاف فرما دے معاف فرما دے اللہ معاف فرما دیجیے استقامت دے دیجیے اخلاص عطا فرما خاتمہ ایمان پہ فرما دیجیے اللہ تعالیٰ اے اللہ خاتمہ ایمان پہ فرما دیجیے ہمارے والدین کو خوب جگہ خیر عطا فرما ان کے درجات بلند فرما جو ہمارے جو امی ابو موجود ہیں ان قدر کی توفیق دے جن کے چلے گئے ہیں اللہ ان کی مغفرت فرما حضرت والا رحمۃ اللہ علیہ حضرت میر صاحب رحمۃ اللہ علیہ قبروں کو نور سے بھر دیں ان کے درجات بلند فرما دیے اور ہمیں معاف فرما دیجیے اللہ کا انتقال ہو گیا اچھا اللہ تعالیٰ ان کی اللہ رنویر صاحب کے دوست کی والدہ کا انتقال ہو گیا ان کی مغفرت فرما ان کے درجات بلند فرما ان کے گھر والوں کو صبر جمیل عطا فرما اور یا اللہ ہمیں بھی اپنے والدین کی قدر کی توفیق عطا فرما دیجیے صلی اللہ علیہ وسلم دو صبر مقام صدیقین کتاب